नमस्कार अनि स्वागत छ कार्यक्रम अर्पण शुभ साँझमा। प्रविधि कक्षका आत्मीय मित्र विष्णु अनि म छु तपाईँकै लोक भाकाको मित्र रामु आचार्य। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज अनि यो हो कार्यक्रम अर्पण शुभ साँझ। कार्यक्रम अर्पण शुभ साँझको हरेक नवीनतम बसाइहरूका साथमा हामी हरेक दिन साँझ 7 बजेपछि करिब करिब 7:30 बजेसम्म तपाईँ हामी सँगै रहनका लागि उपस्थित हुने गर्दछौँ। र व्यवसायमा तपाईँलाई 0556 63 332 अनि 0556 63 333 यो दुईवटा नम्बर मार्फत कार्यक्रममा स्वागत गर्ने गर्दछौँ। विश्वको जुन कुनै कुनामा रहेर पनि www.radioarpan.com.np मार्फत हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण आत्मीय मित्रहरूलाई धन्यवाद व्यक्त गर्न चाहन्छु कार्यक्रमको सुरुवातको यो चरणमा। र यति बेला कोही मित्र कार्यक्रममा आउनु भएको छ भन्ने इसारा मिलेको छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? के छ प्रेमजी, हाल खबर सुनाउनुहोस्। अनि धादिङतिर के के भइरहेछ? अहिले चाहिँ कोराकतिर हुनुहुन्छ, धादिङबाट कोराक आउनु भएको छ। अनि सुनाउनुहोस् प्रेमबहादुरजी, तपाईँको व्यक्तिगत हाल खबर के कसरी चलिरहेको छ? कुन बिरालै छ दादा, बिरामी मान्छे हो कि। अहिलेसम्म ठिक भएको छैन प्रेमजीलाई? भएको छैन दादा, अलिअलि चाहिँ सुधार भइरहेछ। निकै लामो समय भयो त प्रेमजी, होइन र? एक वर्ष हुनुको लागि दादा। त्यही त नि, धेरै पहिला पनि प्रेमजीले भन्नुभएको कुरो मैले सम्झिरहेको छु है। हुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना, छिट्टो भन्दा छिट्टो निको होस् यही कामना। कसलाई सम्झने? धन्यवाद। मेरो घर परिवारलाई, मेरो भाइ कोराकमा बस्ने सुजन भाइलाई, कविता बुहारीलाई, अनिसा छोरी, त्यहाँ मन्जु बहिनी, रिता बहिनी, प्रेमसिंह भन्ने चिनी नचिनी सम्पूर्ण दादा। हुन्छ प्रेमजी, आउँदै गर्नु होला, अहिले भने छुट्टिन्छ, नमस्कार। प्रेम बहादुर थिङ धादिङबाट, धादिङका मित्र हाल कोराकबाट आउनुभएको थियो। र फेरि पनि कोही मित्र आइसक्नु भएको छ भन्ने इसारा आत्मीय मित्र विष्णुले मलाई गरिरहेका छन् कार्यक्रम अर्पण शुभ साँझको यो सन्ध्याकालीन बसाइमा। तपाईँ हामी जुटिरहेका छौँ, तपाईँसँगै कुराकानी गरिरहेका छौँ। हामीले बजाउने मिठा मिठा लोक भाका मार्फत तपाईँ आफन्त घर परिवार प्रियजन सम्पूर्णका लागि सम्झना अगाडि बढाउँदै हुनुहुन्छ। र कोही मित्र हुनुहुन्छ, स्वागत गरौँ उहाँलाई। हजुर नमस्कार। फेरि एकपटक प्रयास गरौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? इच्छा कामनाबाट। हिजो पनि गफ गरेका थियौँ तर मैले नाम चाहिँ बिर्सिहालेँ। सिमरन किन हो उठाउँदिनौ फोन भन्छ नि हो र? त्यो चाहिँ गीतले भनेको है। हजुर, तर सिमरनजीले चाहिँ फोन ट्याक्कै उठाउनुहुन्छ नि होइन? हुन्छ सिमरनजी, कसलाई सम्झने आज? सर्वप्रथम त हजुरलाई धन्यवाद, अनि फोन उठाउने दादालाई, अनि मेरो बुवा मम्मी, अनि गैरीबारीमा बस्नु भएको मेरो दिदी भिनाजीहरूलाई, मेरो दादा भाउजूहरूलाई, अनि अन्तमा मेरो साथी अनितालाई, र ज जसले मलाई सिमरन भनेर चिन्नुहुन्छ सबैको लागि। हुन्छ सिमरनजी, आउँदै गर्नुहोला, अहिले भने छुट्टिन्छ, नमस्कार। नमस्ते। आउनु भएको थियो सिमरन, इच्छा कामनाबाट सम्पूर्णको लागि मिठो सम्झना अगाडि बढाउनु भयो। र यति बेला फेरि पनि कोही मित्र हुनुहुन्छ, उहाँसँग कुराकानी गर्ने जमहरूको हामी गरिरहेका छौँ। हजुर नमस्कार। हजुर नमस्ते, अर्पणसँग के छ? एकदमै ठिक छ, सरोजीको खबर सुनाउनुहोस् के छ? ए सब ठिक छ, जलधारा गर्दा पनि पानी आएन। पानी आएन है? अनि के गर्दै हुनुहुन्थ्यो यो समयमा? ए बसिबस्छ हो, केही छैन। केही छैन है? अनि गर्मी बढ्दो गर्मी छ होइन? भनेपछि हिजो पाक्न बाँकी थियो, आज पाकिसक्नु भयो। अनि घर परिवारतिर सबैजनालाई आरामै छ होइन त सरोजी? एकदम। अनि सानो बाबुको खबर के छ कुन्नी? ए बाबु त घरमै छ, म यता पति दिदी घरतिर आधी घरमा बसिरहेको, सब ठिक छ, बोर्डिङ जान्छ अहिले त। बोर्डिङ जाने भइसक्यो बाबु है? हजुर। हुन्छ सरुजी, कसलाई सम्झने आज? हजुरलाई धन्यवाद। प्रतीक्षा दिदीलाई, घमण्डलाई, रेसलाई, कुमारलाई, अनि मेरो आफ्नो मान्छेलाई, मेरो सानो छोराको लागि, अनि अर्पण एफएम भोलि नित्र मलाई चिनि नचिनी सम्पूर्णको लागि। हुन्छ सरोजी, आउँदै गर्नु होला, अहिले भने छुट्टिन्छ। नमस्कार। नमस्कार। आउनु भएको थियो सरु अधिकारी पदमपुरबाट, सम्पूर्णको लागि मिठो सम्झना अगाडि बढाइसक्नु भएको छ। कार्यक्रम अर्पण शुभ साँझको यो सन्ध्याकालीन बसाइमा यति बेला भाका अगाडि सार्ने बेला भएको छ। पृष्ठभूमिमा भाकाको धुन गुन्जिसकेको छ, तपाईँले अड्कल काटिसक्नु भएको छ कुन भाका भनेर। यति बेला अगाडि बढौँ यही भाका, यो भाकापछि फेरि पनि तपाईँसँगै कुराकानी गर्नका लागि हामी उपस्थित हुनेछौँ। गरेको छु बाजे सँगै बाँचौला, मरे सँगै मरौला, भनी जिन्दगी नै तिमीलाई समर्पण गरेको छु। जान दिए के दु मला भना, त्यति माया मेरो नि छ भना, मेरो माया तिमीलाई अर्पण गरेको छु। बाजे सँगै बाँचौला, मरे सँगै मरौला, भनी जिन्दगी नै तिमीलाई समर्पण गरेको छु। बाजे सँगै बाँचौला, मरे सँगै मरौला, भनी जिन्दगी नै तिमीलाई समर्पण गरेको छु। जिन्दगी नै तिमीलाई समर्पण गरेको छु, निकै सुमधुर भाका यो क्रममा हामीले सुन्यौँ। तपाईँ कार्यक्रम अर्पण शुभ साँझ सुन्दै हुनुहुन्छ। अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जको यो ध्वनि तरङ्गमा 0556363332 अनि 0556363333 यो दुईवटा नम्बर हामीले तपाईँका लागि खुल्ला गरिराखेको नम्बर हो। यस नम्बरमा तपाईँ आउन सक्नुहुन्छ अनि हामीसँगै कुराकानी गर्न सक्नुहुन्छ। आफन्त प्रियजन सम्पूर्णको लागि सम्झना अगाडि बढाउन सक्नुहुन्छ। कोही मित्र हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। कोही मित्र सम्पर्क हुनुहुन्छ र यति बेला मैले उहाँलाई स्वागत गर्न खोजिरहेको छु तर उहाँसँग मेरो कुराकानी हुन पाइरहेको छैन। फेरि एकपटक म प्रयास गर्छु। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? मकवानपुरबाट। मकवानपुरबाट? हजुर। निमेश थिङ। हजुर हजुर। के छ निमेशजी हालखबर? अनि मकवानपुरतिर के छ ताजा खबर सुनाउनुहोस्। मकवानपुरतिर ठिकै भन्नुपर्दै हल्का गर्मी छ। गर्मी त धेरै नै होला निमेशजी, होइन? तर चितान जस्तो छैन, अहिले हल्का छ। त्यही त तपाईँसँग गफ गरिरहेको छु, म त पुरै पसिनाले भिजिसकेँ निमेश। हुन्छ निमेशजी, कसलाई सम्झने? हजुरलाई धन्यवाद। कञ्चनजङ्ग दाजालाई, अनि मेरो घर परिवारलाई, जसले मलाई निमेश सिंह भन्ने चिन्नुहुन्छ उहाँहरू, त्यहीको लागि हुन्छ निमेशजी, आउँदै गर्नुहोला, अहिले पनि छुट्टिन्छ, नमस्कार। यति बेला आउनुभएको थियो निमेश थिङ मकवानपुरबाट, सम्पूर्णको लागि सम्झना अगाडि बढाएर गइसक्नु भएको छ। फेरि पनि कोही मित्र हुनुहुन्छ भने इसारा यहाँनिर रह्यो। हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? पदमपुरबाट सुसन प्रजा। हजुर, के गर्नुहुन्छ सुसनजीले? हजुर पढ्दै हो म। कतिमा पढ्नुहुन्छ सुसनजी? बिएड फर्स्ट इयरमा। बिएड फर्स्ट इयर पढ्दै हुनुहुन्छ। हजुर हुन्छ, राम्रोसँग पढ्नु होला, शैक्षिक उन्नतिको लागि शुभकामना। र कसलाई सम्झने आजको कार्यक्रम मार्फत? सर्वप्रथम हजुरलाई धन्यवाद, अनि रेडियो अर्पण होल युनिटलाई, अनि अघि नै फोन उठाउने हुने दादालाई, अनि लोथल गाविस बस्ने सम्पूर्ण घर परिवार, र अनि उता माडी बस्ने मेरो दाजु घर परिवारलाई, अनि मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि। हुन्छ सुसनजी, आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छु, नमस्कार। नमस्कार, आउनु भएको थियो सुसन प्रजा पदमपुरबाट, सम्पूर्णको लागि सम्झना अगाडि बढाएर बिदा भइसक्नु भएको छ। र कार्यक्रम अर्पण शुभ साँझको यो सन्ध्याकालीन बसाइमा यति बेला भाका अगाडि सार्ने बेला भएको छ भन्ने इसारा मैले पाएँ यहाँनिर यो पृष्ठभूमिमा गुन्जिएको भाका केवल तपाईँका लागि। सिरानीको खोल भिज्यो मरुँदा, मर्मस्पर्शी शब्दहरू समेटिएको यो भाकासँगै तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम अर्पण शुभ साँझ सुन्दै हुनुहुन्छ, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जको यो ध्वनि तरङ्गमा, र 0556 63 332 अनि 333 यो दुईवटा नम्बर तपाईँको लागि खुल्ला रहेको नम्बर हो। तपाईँलाई थाहा नै छ, कोही मित्र आइसक्नु भएको छ भने इसारा यहाँनिर रह्यो, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। नमस्ते दादा, कहाँबाट को बोल्दै हुनुहुन्छ? सरिता लामा, बकुल्लहरबाट। के छ सरिताजी, खबर सुनाउनुहोस्। सबै ठिकै छ, राम्रै छ है। हुन्छ सरिताजी, कसलाई सम्झने आज? धन्यवाद, अनि अर्पण अनि कन्ट्रोल रुम हुने दादाको लागि, अनि मेरो हेटौडा हुने साथीहरूको लागि, अनि मेरो श्रीमानजी बाजा मुक्तानको लागि। हुन्छ सरिताजी, आउँदै गरौँ होला, अहिले भने छुट्टिन्छ। नमस्कार। आउनुभएको थियो सरिता लामा बकुल्लहरबाट। सम्पूर्णको लागि सम्झना अगाडि बढाइसक्नु भएको छ। तपाईँ पनि यसरी नै आफन्तजन घर परिवार सम्पूर्णको लागि अबज्ने भाका मार्फत सम्झना अगाडि बढाउन चाहनुहुन्छ भने आउनुहोला। भन्दा भन्दै कोही मित्र आइसक्नु भएको छ, उहाँसँगै कुराकानी गरौँ ढिला नगरिकन। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? मकवानपुरबाट अशोक थिङ। के गर्नुहुन्छ अशोकजीले? म पढ्दैछु। कतिमा पढ्नुहुन्छ अशोकजी? म ब्याचलर फर्स्ट इयर दाइ। हुन्छ, राम्रोसँग पढ्नु होला, शैक्षिक प्रगतिको लागि शुभकामना। ककसलाई सम्झने? हुन्छ, ककसलाई सम्झने? धन्यवाद। मेरो चाहिँ निमेश सिंह, अघि आउनु भयो निमेश सिंहलाई, निर्मल सिंहलाई, त्यसपछि म अशोक सिंह भनेर चिन्ने सम्पूर्ण सरकारलाई चुनाउन चाहन्छु। हुन्छ अशोकजी, आउँदै गर्नुहोला, अहिले भने छुट्टिन्छ। नमस्कार। आउनुभएको थियो अशोक थिङ मकवानपुरबाट, फेरि पनि कोही मित्र हुनुहुन्छ भन्ने जानकारी, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। हजुर नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? पराग साथ गोठेरबाट, दिपेन्द्र तामाङ। के छ दिपेन्द्रजी हालखबर? ठिक छ दादा। अनि के गर्दै हुनुहुन्थ्यो यो समयमा? ए घरमा त्यतिकै बसिरहनु दादा। त्यतिकै बसिरहनु भएको छ, काम छैन है? हुन्छ, कसलाई सम्झने कार्यक्रमको अन्त्यमा आउनु भएको छ? हजुरलाई धन्यवाद। अनि प्रावी दादालाई, अनि विष्णु दादालाई, अनि अर्पण होलीलाई, अनि मेरो सबै घर परिवारलाई, मेरो अङ्कल प्रमोद तामाङ, अनि साथीहरू तिलक तामाङ, अनि प्रवीण तामाङ, कुमार तामाङ, अनि प्रेम स्याङ्बो, अनि मेरो साथी दोर्जे तामाङ, अनि मेरो भाइ रोहित गलान, अनि मेरो बहिनी पार्वती, अनि मनिषा, अनि सबिना रविना, अनि मेरो बुवा आमालाई, अनि आजको लागि भने समय अन्त्यमा आइपुगेका छौँ। आठजना मित्रहरूसँग कुराकानी गऱ्यौँ। प्रेमबहादुर थिङ धादिङका मित्र हाल कोराकबाट आउनुभएको थियो। इच्छा कामनाबाट सिमरन, सर्वाधिकारी पदमपुरबाट, मकवानपुरबाट निमेश थिङ, पदमपुरबाट सुसन प्रजा, सरिता लामा बकुलरबाट, मकवानपुरबाट अशोक थिङ, त्यस्तै कुराकसाथबाट दिपेन्द्र तामाङ आउनुभएको थियो। जति पनि साथीहरू टेलिफोन सम्पर्कमा आउनुभयो भने आउने प्रयास गर्नुभयो, तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यस्तै प्रविधि कक्षीबाट साथ दिने आत्मीय मित्र विष्णुलाई पनि धेरै धेरै धन्यवाद। र जाँदा जाँदै छम्म छम्म नाचिदेऊ कम्मर भाँचिदेऊ मिलन लामाको आवाजले सजिएको यसै भाकालाई अगाडि बढाउँदै तपाईँकै लोक भाकाको मित्र रामु आचार्य कार्यक्रम अर्पण शुभ साँझको यो सन्ध्याकालीन बसाइबाट बिदा चाहन्छु। नमस्कार, शुभ सन्ध्या। बिरुवा सारी तर तुर्काउन लाई। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज।